ये साइकुन से जिंदगी में मैडम इस तरह आता है कि शहीद और साइकुन उनको लेकर आएंगे, तो इंसान उस वक्त क्योंकि उसकी निगाह तेज होगी और वो कयामत को देख के समझ जाएगा, और उसको उस वक्त अपने गुनाहों की वहशत और घबराहट होगी। तो जिस तरह किसी भी गम शिद्दत गम से इंसान अपने पाँव पे नहीं खड़ा हो सकता या किसी बुरी चीज को फेस करने के लिए इंसान उसके सामने नहीं जाना चाहता, इसी तरह वो अपने उस वक्त खुद लगता है कि चल भी नहीं पाएगा। और एक चीज और, मुझे बचपन का एक वाकया याद आता है कि गांव में एक बच्चा होता था, वो अक्सर चोरी कर लेता था और उसकी माँ घर में काम करती थी, और वो बड़ी खास जगह पे जाके छुप जाता था और उसको वहां से निकालते थे तो वो बड़ा अपना जोर लगाता था और उसको खींच के घसीट के जो दो चार लोग खड़े होते उनके सामने लाया जाता था। तो वो दिन में वो चीज आ रही है कि उस वक्त भी इंसान बचने की कोशिश तो करेगा ही और फिर इसी तरह घसीट के उसको सामने खड़ा किया जाएगा। मैंने रोजा रखा, छोटी थी, इतनी बड़ी नहीं थी, मासूम जैसे बच्चा होता है, तो मैंने गलती से कोई चीज खा ली। उस वक्त मुझे इतनी शदीद ऐसा लग रहा था जैसे अल्लाह ताला मेरे सामने हो और उन्होंने मुझे देख लिया हो, और डर के मारे ऐसी वहां से मैं भागी, सीधा अम्मी को आके बताया कि अम्मी मेरा रोजा टूट गया, मैंने खा लिया, अब अल्लाह ताला तो मुझे छोड़ेंगे ही नहीं। तो अम्मी ने मुझे फिर तसल्ली दी, लेकिन एक वो खौफ जो बचपन में था अब सोचती हूँ कि वो कहाँ गया। क्या ये मैच्योर होना ये खौफ ले जाता है या वो चीज कहाँ चली जाती है हमारे अंदर से? ऐसा ना कि अकल की कसरत इंसान को अय्यार बना देती। अय्यारी का मतलब समझते हैं? क्या माना होता है? यानी शातिर, होशियार, चालाक, तावीलें ज्यादा आ जाती हैं। जब इंसान बच्चा होता है तो फितरत पर होता है, लेकिन जो जो इंसान की अकल ग्रो करती है, उसको समझ आने लगती है बहुत सी चीजें, तो अल्लाह ताला के अहकाम की भी बड़ी खूबसूरती के साथ, बड़ी चालाकी और होशियारी के साथ तावीलें करके अपने आप को गलत चीज पर कायम रखता है। बचपन में इंसान को ये अय्यारी नहीं आती, इसलिए आपने देखा होगा कि बच्चों को जो भी बात बताई जाए वो जल्दी उसका असर कबूल करते हैं, और बड़ों को जब बताई जाए, और जितने ज्यादा पढ़े लिखों को बताई जाए, जितने ज्यादा समझदार लोगों को बताई जाए, वो उसको उतना ही हंसी मजाक में टालने की कोशिश करते हैं। मैडम, अदालत की अगर कोई प्रोसीडिंग देखें तो उसमें एक स्टेनो लिखने वाला होता है ना, जो एक एक लफ्ज बस नीचे नजरें करते, ऊपर भी नहीं देखते वो, और आंखें नीचे रखते हैं और बस मुसलसल एक एक हर्फ लफ्ज लिखते जाते हैं। पहले से बता दिया जाता है कि आप जो भी कहेंगे हो सकता है आपके खिलाफ इस्तेमाल किया जाए, तो इंसान कितना उस वक्त मुहतात होता है। पर हमें ये अगर एहसास रहे कि ये अपने लिख रहे हैं लिख रहे हैं लिख रहे हैं, तो बस यही है गफलत और भूल और उसको भुलाना, यही हमारी मुसीबत। मैम, मुझे नजमुल हसन साहब की बात याद आ रही थी, जब हमारे यहाँ लेक्चर देने आए थे तो कह रहे थे दो चीजें सबसे मुश्किल जो मुझे लगती हैं, एक औरतों के लिए पर्दे का लेक्चर और एक मर्दों के लिए सूट का। उन्होंने कहा मुझे बड़ी बड़ी कंपनीज में, बड़ी बड़ी ऑर्गेनाइजेशन में इन्वाइट किया जाता है कि सूट पे आप लेक्चर दें, तो मैं उनसे कहता हूँ क्या लेक्चर देना, ये तो एक जुमले में अल्लाह ताला ने इसको हराम करार दे दिया। और जो लोग मुझसे क्वेश्चन आंसर सेशन होते हैं वो ऐसे करते हैं कि कहीं से कोई तावील निकल आए कि सूट कहीं ना कहीं से उनके लिए हलाल हो जाए, तो वो कहते हैं कैसे पॉसिबल है। तो मुझे अभी आप बता रही थी कि वो बात याद आ रही थी। बिल्कुल, ये तो दुरुस्त है। आप देखिए कि एक वक्त होता है फीलिंग लेने का, ये एक अंदर की, जैसे आप यूं समझे ना कि ये जो हमारी मजलिस होती है ना, इट्स अ काइंड ऑफ ऑपरेशन थिएटर। इस वक्त एक तरह से डायसेक्शन हो रही होती है, वो चीजें अंदर से निकल रही होती हैं, फिर उसके बाद एक वो वापस बंद हो जाता है हिस्सा जिसको खोला जाता है, फिर एक हीलिंग प्रोसेस होता है। तो ये कैफियत जो इस मजलिस की है या इस महफिल की, ये तो हो सकती ही नहीं, क्योंकि ये अल्लाह ताला की एक खास रहमत और बरकत होती। मैं ये आयतें पहले पढ़ती हूँ कई तफसीरों से, फिर देखती हूँ, फिर रास्ते में इनकी तिलावत सुनती हूँ, फिर यहाँ आती हूँ, लेकिन जिस तरह समझ में यहाँ आता है उस तरह पहले दो स्टेप्स से नहीं आता, या उस तरह की फीलिंग नहीं आती। इसीलिए इकट्ठे बैठकर कुरान को पढ़ना जो है ये बेहद जरूरी है। इसको अपनी जिंदगी का एक लाजमा बना लें, इसके बाहर तज़किया नहीं हो सकता। जो भेड़ तन्हा हुई वो भेड़िए के शिकार में आ गई, शैतान उस पर शदीद हमला आवर होता है और बच सकता ही नहीं। इसीलिए मैं जब पढ़ती थी कि हजरत उमर बिन अब्दुल अजीज हर रोज रात को उलमा फुकहा को जमा करके मौत को याद करते थे, आपने भी शायद तारीख में पढ़ी हुई ये बात खुद, तो मैं सोचती थी अकेले ही कर लेते, سب کو کیوں بلاتے تھے، اوروں کو کیوں بلا کے بٹھاتے تھے؟ وجہ، پھر صحابہ کرام مسجد نبوی میں کچھ لوگ صرف اپنی عبادت کے لیے بیٹھتے تھے، ذکر وغیرہ کے لیے، اور کچھ لوگ علم حاصل کرتے تھے، مذاکرے کی مجلس ہوتی تھی. تو ایک دفعہ آپ صلی اللہ علیہ وسلم مسجد میں تشریف لائے تو دونوں کو کہا، دونوں ہی اچھا کام کر رہے ہو، لیکن جو لوگ علم سیکھ سکھا رہے تھے، علمی موضوعات پہ بات کر رہے تھے، آپ نے ان کو جوائن کر لیا اور فرمایا انما بعثت انا معلما، کہ مجھے معلم بنا کے بھیجا گیا. تو یہ جو یاد دہانی ہے یہ مذاکرے سے آتی ہے، باہم گفتگو کرنے سے آتی ہے. وہ صحابی نے کیوں کہا تھا، آؤ ایک لمحے کے لیے ایمان لے آئے. کیا ایمان نہیں تھا ان کے پاس؟ کیوں کہا تھا آؤ ایک لمحے کے لیے ایمان لے آئے؟ یعنی جن باتوں کو ہم جانتے بھی ہیں، آؤ مل بیٹھ کے آپس میں ان کا ذکر کریں، اس سے کیا ہوگا، یقین کی کیفیت بڑھے گی. اگر آپ اپنے آپ کو یاد دہانی کرانا چاہتے ہیں تو آپ کو لازماً یا اس ماحول سے جڑے رہنا ہوگا یا یہاں سے نکل کر ماحول بنانا ہوگا، دو میں سے ایک کام کرنا ہوگا. اور اگر آپ نے کوئی تیسرا کام کیا تو پڑھا نہ پڑھا سب برابر ہو جائے، واپس زیرو پہ آ کے کھڑے ہوں گے. یہ بات یاد رکھیے میری، اس لیے کہ میرا اوور دا ایئر ایکسپیرینس ہے، جن لوگوں نے اس کو مینٹین رکھنے کی کوشش کی، جیسے فزیکل ہیلتھ کو بھی مینٹین رکھا جاتا ہے نا، جو لوگ نہیں کیئر کرتے وہ جلد بوڑھے ہو جاتے ہیں، طرح طرح کی بیماریوں میں گر جاتے ہیں، پھر محتاج ہو جاتے ہیں. تو بالکل اسپرچل ہیلتھ کو اسی طرح مینٹین رکھنا پڑتا ہے. تو جن لوگوں نے اس کو مینٹین رکھا، الحمدللہ وہ آگے سے آگے بڑھتے گئے، ترقی کرتے گئے. اور انہی کے ساتھ کے، بلکہ ان سے ذہین تر لوگ جنہوں نے اس کو مینٹین نہیں رکھا، وہ آج وہاں کھڑے ہیں کہ لگتا ہی نہیں انہوں نے کبھی قرآن پڑھا، ایسا لگتا میل چڑی ہوئی ہے ان پر، شکلوں سے نظر آتی، جہاں کہیں مجھے دیکھتے ہیں چھپتے ہیں مجھ سے، بات نہیں کرنا چاہتے، سامنے نہیں آنا چاہتے. مجھ سے کیا چھپیں گے، مجھ سے کیا ڈریں گے، مجھے کیا کمی ہے آپ کی؟ کہ آپ نہیں ملنا چاہتے تو میرے پاس ایسے لوگوں کی کمی ہے کہ جن کو مل کے میں اپنا ایمان بڑھا سکتی ہوں. نقصان آپ کا اپنا، بھاگیں جہاں بھاگتے ہیں بھاگ جائیں. تو بات یہ ہے کہ ایسی مجلسوں سے، ایسی محفلوں سے، ایسے لوگوں سے تعلق قائم رکھنا اپنے ایمان کو بچانے کے لیے بے حد ضروری ہے. تب یاد دہانی ہوگی، تب تیاری ہوگی. صحابہ کرام نے کیسی زندگی بسر کی تھی؟ آپ صلی اللہ علیہ وسلم کو کیا حکم ملا تھا؟ وَاصْبِرْ نَفْسَكَ مَعَ الَّذِينَ يَدْعُونَ رَبَّهُمْ بِالْغَدَاةِ وَالْعَشِيِّ وَلَا تَعْدُ عَيْنَاكَ عَنْهُمْ تُرِيدُ زِينَةَ الْحَيَاةِ الدُّنْيَا وَلَا تُطِعْ مَنْ أَغْفَلْنَا قَلْبَهُ عَن ذِكْرِنَا وَاتَّبَعَ هَوَاهُ وَكَانَ أَمْرُهُ فُرُطًا. یہ تب آپ کو بتائی گئی، وَاصْبِرْ، جوڑ کے رکھو، جما کے رکھو نفس کا اپنی ذات کو، مَعَ الَّذِينَ، ان لوگوں کے ساتھ، حالانکہ آپ اللہ کے نبی ہیں، جبریل آپ کے پاس آتے ہیں، آپ اللہ تعالیٰ سے ہم کلام ہوئے ہیں، لیکن آپ کو حکم دیا جا رہا ہے آپ اپنے آپ کو جما کے رکھیں، ملا کے رکھیں ان لوگوں سے جو اپنے رب کو صبح شام پکارتے ہیں. یریدون وجہ، جن کی زندگی کا اور کوئی مقصد نہیں سوائے اللہ کی رضا چاہنے کے. وَلَا تَعْدُ عَيْنَاكَ عَنْهُمْ، تمہاری نگاہیں ان سے پھریں بھی نہ، یعنی آپ کی نگاہیں بھی انہی میں رہیں. انہی نگاہوں سے بھی انسان ایمان لیتا یا دیتا ہے، یا ایک ایمان میں اضافہ ہوتا ہے. ایسا ہوتا نا کہ کچھ لوگوں کو دیکھ کے، ان کے پاس بیٹھ کے، آپ بے شک بات نہ کریں، صرف پاس بیٹھنا بھی کافی ہو جاتا ہے. آپ کا تو مجھے معلوم نہیں، کم از کم مجھے خود تو یہی ایکسپیرینس ہوتا ہے. وَلَا تَعْدُ عَيْنَاكَ عَنْهُمْ، آپ اپنی نگاہیں ان سے نہ پھیریں، ان کو پھیر کے کسی اور کی طرف توجہ کریں گے. تُرِيدُ زِينَةَ الْحَيَاةِ الدُّنْيَا، آپ دنیا کی زندگی کی رونق چاہتے ہیں، حالانکہ اللہ کے رسول صلی اللہ علیہ وسلم کا دنیا سے کیا کام، آپ تو نہیں چاہتے تھے. لیکن اس کا مطلب کیا ہے؟ آٹومیٹیکلی ایک ایسے کنکلوژن پہ آپ پہنچتے ہیں جب آپ دین والوں سے نگاہیں پھیر لیتے ہیں نا، جب آپ اللہ والوں سے نگاہیں پھیر لیتے ہیں، اللہ سے محبت کرنے والے یا اللہ والے لوگ جن کو کہتے ہیں، ان سے آپ کا تعلق کم ہو جاتا ہے، ان کے پاس اٹھنا بیٹھنا ختم ہو جاتا ہے، تو اس کا لازمی نتیجہ کیا ہوتا ہے؟ تُرِيدُ زِينَةَ الْحَيَاةِ الدُّنْيَا، تم دنیا کی دل فریبی میں کھو جاتے ہو، دنیا تمہیں اپنے اندر ابزارب کر لیتی، سب کر لیتی، کھینچ لیتی، اپنا بنا لیتی، اور پھر اپنی اطاعت پہ چلاتی. فرمایا وَلَا تُطِعْ مَنْ أَغْفَلْنَا قَلْبَهُ عَنْ ذِكْرِنَا، مت اطاعت کرو، مت کہا مانو किसी ऐसे शख्स का जिसके दिल को हमने अपनी याद से वासिल कर रखा है, जिसके दिल में हमारी याद नहीं। वत्तबा हवाहू, और वो सिर्फ अपनी ख्वाहिशात की पैरवी कर रहा है। इसलिए नतीजा क्या है? वकान अमरुहु फुरुका, वो शख्स हनीफ मुस्लिमा है ही नहीं, फोकस्ड ही नहीं, उसके काम तो इफरात और तफरीत पर मबनी है, उसकी शख्सियत में कोई बैलेंस ही नहीं, एतदाल ही नहीं, फुरुका, हर मामले में हद से बड़ा हुआ है। इसके सिवा कोई इलाज है ही नहीं, ना कोई तरीका है अपने आप को जमा के रखने का। आज जो मैं सुबह आते हुए सुन रही थी आयात को, तो मैं सोच रही थी कि बिल्कुल मेरे जहन में यही सवाल था। पहले मुझे ये आया कि हम फिर भूल जाते हैं अपने अमाल नामे की तैयारी को और इन सब चीजों को, तो साथ ही मैंने अल्लाह का शुक्र अदा किया। अल्लाह तेरा कितना एहसान है कि तूने मुझे तौफीक दी है कि मैं इन आयात को बैठ कर तेरे बंदों के साथ पढ़ सकूं, इनका जिक्र कर सकूं। क्या मैं इतना नहीं कर सकती, घर में इनकी तिलावत कर लेती? बहुत लोग रोज कुरान पढ़ रहे होते। अभी मैं जब नीचे मार्केट से गुजर रही थी तो एक खातून बैठ के अपनी दुकान में पंसूरा पढ़ रही थी। मैं भी घर बैठ के तिलावत कर सकती, लेकिन घर बैठ के तन्हाई में तिलावत करना बिल्कुल और है, दुनियावी मकासद के लिए कुरान पढ़ना और है कि दुकान में बरकत हो जाए, घर में बरकत हो जाए, वो मकसद और है। और खालिसतन अल्लाह की रजा के लिए, उसकी इताअत और फरमाबरदारी पे कायम रहने के लिए ऐसे लोगों के साथ बैठ के पढ़ना जब आप कहीं अल्लाह की रजा चाहते हो, और क्या चीज लाती है आपको यहाँ? अल्हम्दुलिल्लाह, अल्लाह का एहसान और शुक्र है ना जिसने हमें अभी तक कायम रखा हुआ है इस पर। दिल तो उसके हाथ में, वो चाहे तो फेर के कहीं और मोड़ दे, कुछ और कर ले। ये भी उसका एहसान और तौफीक है कि यहाँ हम सारी मुश्किलात के बावजूद आ बैठते हैं और इकट्ठे बैठकर अल्लाह की बातें याद करते हैं। और ये एक हकीकत है, तन्हाई में बैठ के ये एहसासात जागते ही नहीं है, क्योंकि हर काम के लिए एक माहौल चाहिए होता है ना, एक फिजा चाहिए होती है, यकसुई चाहिए होती है। घरों में हमें ये यकसुई कहाँ मैसर है? यहाँ तो कितनी ही रिस्ट्रिक्शंस और पाबंदियां कि कोई अंदर ना आए, कोई बुलाए ना, कोई बेल ना करे, कोई कुछ ना करे, बस जो बैठे हैं वो बैठे हैं, जमे हुए हैं ना, वस्बिर है, सब्र करके बैठे हैं ना सारे, तब ये कैफियत पैदा होती है। और अगर हमारे अंदर भी एक बेचैनी लगी हो कि छुट्टी कब होनी है, कब वक्त खत्म होगा, जरा जल्दी घर जाए, तब भी ये फीलिंग नहीं हो सकती। तो अब इसीलिए वो आपसे सवाल लिखवाया गया था, और आज सुबह ही मैं आपके जवाब देख रही थी कि इस कोर्स के बाद क्या करना है आपको। ऐसे ही नहीं कि बस ख्याल आ गया और आपसे पूछ लिया, उसके पीछे कोई मकसद है, और सिर्फ आपकी खैरखाई मकसूद है, हमें कोई मतलब नहीं आपसे, आप भले जो भी करें। अभी इस सूरत के आखिर में भी आएगा, मा अंता अलैहिम बिजब्बार, हम किसी पे जाबिर बना के, जबरदस्ती करने वाले बना के तो नहीं भेजे गए। हमारा काम तो बस बता देना है, आप चाहें तो इससे ताल्लुक कायम रखें, पढ़ें, पढ़ाएं, करें, कराएं, नहीं तो ना करें, कुछ भी करें। आपका हिसाब हमसे होना है? नहीं होना। आपके बारे में हमसे पूछा जाएगा? नहीं पूछा जाएगा। हमने अपना फर्ज अदा कर दिया, अब उसके बाद आप क्या करते हैं, कहाँ जाते हैं, ये आपके अपने ऊपर है। और उसको लिखाने का मकसद ये था कि अगर अभी तक भी आपकी सोच वाजे नहीं, या आप अपने आप को इस बात में कमजोर पाते हैं, तो शायद हम कुछ हेल्प कर सकें, कुछ मिल के सोच सकें कि किस तरह हम अपने इस इम्तिहान में कामयाब हों। और हकीकत यह है कि आखिरत का इम्तिहान कोई मामूली चीज नहीं है, कोई छोटी चीज नहीं है जिसको हम बहुत ही बेकार सी चीज समझे। और क्यों समझे? इसलिए कि सारा माहौल ही है ना ऐसा हमारे आसपास, लोग उसको कोई अहमियत देते ही नहीं, इसलिए हम भी सोच सोच के कि ये अहम घर जाते हैं, फिर बुला देते हैं, इसलिए कोई और अहम समझता ही नहीं आखिरत के इम्तिहान को। तो अगर मुस्तकिल तौर पर हम उसी माहौल में रहना शुरू कर दें तो यही हो जाएगा। तो बहरहाल अपने लिए ये वक्त है, ये टर्निंग पॉइंट है आपकी लाइफ में, और एक सख्त इम्तिहान शुरू होने वाला है कि आइंदा के लिए आपने क्या डिसाइड किया। अकलमंद वो होता है जो कल की प्लानिंग आज करके रखे, तो मुझे कल क्या करना है, कल आने पे क्या फैसला करेंगे आप, इस पर रोज अल्लाह से दुआएं मांगे। पहले तो हमको थाम के रखे, इस्तकामत दे कि जो कुछ हम सीख रहे हैं और जो हमारे दिल में उतर रहा है ये बाकी रहे, ये जायल ना हो, हट ना जाए हमसे। हमें से कोई किसी की कब्र में नहीं जाएगा, कोई किसी के लिए हिसाब नहीं देगा, कोई किसी के कुछ काम नहीं आएगा, तन्हा कयामत के दिन उठेंगे, न माँ बाप अपने होंगे, न दोस्त अपने होंगे, कोई भी साथ नहीं होगा। इसलिए किसी पर तो हमारा एहसान है ही नहीं। میں کبھی سوچتی ہوں کہ ہمیں اس راستے سے کیا چیزیں ہٹا دیتی ہیں، کون سی چیزیں ہماری غفلت کا سبب بنتی ہیں، یہ کون سی چیزیں ہمیں اس ساری سچائی کو دھندلا کر کے دکھاتی ہیں یا اس سچائی کو دھندلا دیتی ہیں. دنیا کی چھوٹی چھوٹی نعمتیں، دنیا کے حقیر فائدے، دنیا کی فانی اور زوال پذیر نعمتیں جو بہت جلد ختم ہو جانے والی ہیں. تھوڑا سا کوئی دنیا کا فائدہ سامنے آتا ہے، تھوڑی سی کوئی رونق سامنے آتی ہے، تھوڑی سی کوئی اٹریکشن سامنے آتی ہے، ہم فوراً بھول جاتے ہیں کہ ہم نے واپس بھی جانا ہے. ہم سمجھتے ہیں ہمیشہ کے لیے مل گئی ہمیں، اور اس پر اپنے آپ کو کتنا لکی محسوس کرتے ہیں. ہم بڑے خوش قسمت ہیں، ایک دم بھولنے لگتے ہیں، تکبر کرنے لگتے ہیں کہ مجھ جیسا تو کوئی ہے ہی نہیں جس کو یہ نعمت مل گئی، اور فوراً ہم اپنے رستے سے ہٹ جاتے ہیں. کچھ بھی جو ہمیں ملا ہے یا مل سکتا ہے، کچھ بھی، کوئی ہیرے جواہرات ہیں یا سونے چاندی کے ڈھیر ہیں، یہ دنیا کا بڑے سے بڑا عہدہ اور رتبہ اور مرتبہ ہے، یہ دنیا کی کسی بھی نعمت کی کوئی پیک ہے، ان سب چیزوں کو ایک ترازو میں رکھیں اور سوچیں کتنے دن کا ہے، کتنی دیر کا ہے، کب تک کے لیے ہے، اور اس کے مقابلے میں یہ آخرت اور اس کا حساب کتاب، ایک حشر ہی کا دن کتنا طویل ہے کہ ان نعمتوں میں کھو کر اس کو بھول جاؤں. اصل میں ہم اس بنیادی نقطے کو بھول جاتے ہیں، حب الدنیا رأس کل خطیئت، دنیا کی محبت ہی ہر خطا کی جڑ ہے، ہر گناہ وہاں سے پھوٹتا ہے. یعنی اسی لیے اللہ تعالیٰ کہتے ہیں نا کہ لا یغرنکم الحیات الدنیا، دنیا کی زندگی تمہیں دھوکے میں نہ ڈال دے. یہی تو دھوکا ہوتا ہے کہ انسان کسی چھوٹی سی نعمت کو، کسی چمکنے والی چیز کو دیکھ کر فوراً پسل جاتا ہے، اچھا سارے مقاصد پیچھے چلے جاتے ہیں. کیسے کیسے شیطان نے خوبصورت نام رکھ دیے نا، لائف سٹائل، اور کہیں الفاظ کا دھوکا ہے، کہیں مال کا دھوکا ہے، کہیں اپنی تاویلوں کا دھوکا ہے، کہیں نظر کا دھوکا ہے، چیزیں ہیں کچھ نظر کچھ اور آتی ہیں. یہ آیات جتنی ہیں نا، ان کو پڑھ کے جو بہت زیادہ چیز محسوس ہوتی ہے وہ یہ کہ ہمیں ہر وقت بہت زیادہ محتاط رہنا ہے. چاہے ہم کتنا بھی پڑھ لیں، علم حاصل کر لیں، یا سمجھیں کہ ہم نے بہت جان لیا، بہت تقویٰ آ گیا ہے، بہت عمل میں تبدیلی آ گئی ہے، ایک لمحے کی غفلت انسان کو جو ہے وہ کہیں سے کہیں واپس لے جا سکتی ہے. جیسے ہم نے شروع کے پاروں میں پڑھا تھا کہ وہ ایک شخص جس نے پوری عمر کمائی کی اور آخر میں اس کا باغ جل گیا تھا، تو اس طرح کسی وقت کسی لمحے کسی کے ساتھ ہو سکتا ہے نا. اور اس کے لیے کیا کیا جائے؟ اگر یہ فیلنگ ہر وقت موجود ہو کہ دو لکھنے والے لکھ رہے ہیں تو انسان غلطی نہیں کرے گا. اور دوسرا یہ کہ یہ جو اس نے کہا گیا نا کہ آیت 25 میں کہ حد سے نکلنے والے، تو آپ دیکھیں کہ پہلے ہمیں بتایا گیا نا کہ ہم حدود جو باؤنڈریز ہیں ان کے قریب بھی نہ جائیں، تو یہ ہر وقت کوشش کرنی چاہیے کہ اس باؤنڈریز سے بھی دور رہیں تاکہ کہیں غلطی سے بھی حد کراس نہ کر دیں. اور بہت زیادہ اللہ کی رحمت مانگنی چاہیے کیونکہ اتنا کچھ انسان کے بس میں نہیں ہے گناہ سے بچنا جب تک اللہ کی رحمت نہ ہو. یہ بھی ایک مؤثر تدبیر ہو سکتی ہے کہ انسان اپنے ہاتھ سے لکھ کر ایسی جگہ پر سامنے لگا لے کہ جہاں اس کی نظر پڑتی رہے کہ اللہ تعالیٰ مجھے دیکھ رہا ہے، دو فرشتے میرے اعمال لکھ رہے ہیں. کیونکہ ہوتا یہ نا کہ جن کو ہم اللہ کے نام پر دوست بھی بناتے ہیں وہ بھی ہم کو بھٹکا لے جاتے ہیں، اس لیے کہ ان کے ساتھ بھی ان کا نفس لگا ہوا ہوتا ہے. بعض اوقات ان کے ساتھ بیٹھ کے ہم ایمان بڑھانے لگتے ہیں اور غیبت چغلی پر اینڈ کرتے ہیں.